नमस्कार, स्वागत तथा अभिवादन रेडियो पत्रिका ओजेलका खबरमा। खबरमा छु म प्रेम सुनार। श्रोता, यसअघिसम्म रेडियो रेसुङ्गाबाट उत्पादन हुँदै आएको ओजेलका खबर आजदेखि सामुदायिक रेडियो स्काईबाट उत्पादन भई अन्य थुप्रै रेडियोहरूबाट प्रसारण हुने भएको छ। यसर्थ पनि रेडियो स्काई लगायत जुन जुन रेडियोबाट ओजेलका खबर सुन्दै हुनुहुन्छ, सबै श्रोतालाई पुनः पुनः स्वागत गर्दै, जसरी यसअघि ओजेलका खबर सुनेर साथ दिँदै आउनु भएको थियो त्यसरी नै साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्दछौँ। ओजेलका खबर हरेक हप्ताको सोमबार साँझ 8 बजेदेखि सामुदायिक रेडियो स्काई 90.4 MHz सुन्न सक्नुहुनेछ। साथै इन्टरनेट अनलाइनको www.skyfm904.org पनि संसारभर सुन्न सक्नुहुनेछ। त्यस्तै शुक्रबार साँझ 8 बजेपछि पुनः प्रसारण समेत गरिने भएको छ। त्यस्तै मङ्गलबार साँझ 7:15 बजे रुरु एफएम सिरिङ्गा गुल्मी, रेडियो रिपब्लिक बुटोल, नयाँ एफएम सन्धिखर्क, अर्घाखाँची, रेडियो ढोरपाटन बागलुङबाट एकैसाथ प्रसारण हुनेछ। त्यसका अलावा देश विदेशमा रहनुभएका श्रोताका लागि अनलाइन मिडिया gulminews.com, gulmitoday.com, gulmitimes.com, धोलासिरी अनलाइन बागलुङ बुटोल अनलाइन र अर्घाँची अनलाइनमा पनि 24 घन्टा सुन्न सक्नुहुनेछ। सुन्दै आउनुभएका श्रोतालाई थाहै छ, कार्यक्रम ओजेलका खबरको प्रधान विषय समाजमा हुने अनियमितता, भ्रष्टाचार, विकृति र विसङ्गति हो। त्यसका अलावा ओजेलमा परेका स्थान र व्यक्ति, हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ। हाम्रो यही यात्राको आज हामी 146 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ चुनाव अघि हिँड्दा हिँड्दै तयार पारिएको गुल्मी छापाहिलेका कृषकहरूको खेतीपाती स्याहार्ने चटारो, अनि प्रस्तुत गर्नेछौँ घमिरका पञ्चेबाजाको रौनकता र नियमित स्तम्भ जीवनको गोरेटोमा सुनाउनेछौँ गुल्मी दर्लिङका एक अपाङ्गको हृदय विदारक कथा व्याथा। त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला। इस ओझेल का खबर का प्रायोजक न्यू मैत्री रेस्टुरेंट एंड बार अब थप व्यवस्थापन का साथ तपाईको सेवामा समर्पित। हजुर, स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल। स्वच्छ, सफा, स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् न्यू मैत्री रेस्टुरेन्ट एन्ड बार, लाकुरीमन स्तम्घास गुल्मी। प्रोप्राइटर अर्जुन पाण्डे, सम्पर्क नम्बर 98472728। ओजेलका खबरको साथमा अर्घाखाँची होटल एन्ड लज, हामी कहाँ आरामदायी बासका साथै सफा स्वच्छ खाना तथा तन्दुरी आइटमको स्वादमा तपाईँको चाहना अनुसारको हरेक परिकार उपलब्ध छ। तन्दुरी रोटी, दाल फ्राई, मटन ग्रेभी, सफा स्वादिष्ट भोजन, खाजा नास्ता एवं विविध तन्दुरी आइटममा बेग्लै पहिचान बनाउन सफल। हजुर, अर्घाखाँची होटल एन्ड लज, तम्गासको पुतली बजार, फिल्म हल अगाडि। फोन 079-520-225। याद गर्नुहोस्, हाम्रो शाखा पसल अर्घाखाँची जी पार्कमा पनि रहेको छ। सञ्चालक द्वय लालमणी आचार्य, 98-471-66-225 र छविलाल गिरी, 97-470-065-25। यस ओझेलका खबरको साथमा आवास गहना गृह तम्गास एक नयाँ बजार गुल्मी। नयाँ वर्ष 2070 को आगमन सँगै सुनमा शुद्धता, व्यवहारमा विश्वसनीयता, समयमा गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता। आवास गहना गृह, हाम्रा विशेषताहरू, आकर्षक डिजाइन का तयारी गहनाहरू पाउनुका साथै अर्डर अनुसारका सुनचाँदीका गहनाहरू ग्यारेन्टीका साथ बनाइन्छ। त्यस्तै पुराना गहना साथी नयाँ गहना लिनु परेमा, सुनचाँदी खरिद बिक्री गर्नु परेमा एवं राशिका पत्थर जडित औँठीहरू चाहिएमा सबै सेवा हामी तपाईँलाई उपलब्ध गराउँछौँ। सम्पर्क आवास गहना गृह तम्गास एक नयाँ बजार गुल्मी। सम्पर्क नम्बर 079-520-869, 98-473-098-94 र 98-473-21-201। प्रोप्राइटर धर्म विश्वकर्मा। सर्वप्रथम सहयोग सम्बन्धी खबर। गुल्मीको मर्बुङ गाविस सिमलटारीमा गत 5 वर्षदेखि शौचालयमा बस्दै आएकी ज्ञानी परियारको कथा व्याथा ओजेलका खबरमा प्रसारण भएपछि गुल्मी घर भई बेलायतमा बस्नुहुने नेपालीले घर बनाइदिनका लागि रकम हस्तान्तरण गर्नुभएको छ। सुनौ रकम हस्तान्तरण पछि गुल्मी जिल्ला युके समाजका उपाध्यक्ष केशव भण्डारीसँग गरिएको कुराकानी। नमस्कार, म केशव भण्डारी, म गुल्मी जिल्ला धुलकुट वस्तु गाविसको निवासी हुँ। म अहिले 15 वर्षदेखि युकेमा बसोबास गर्दै आएको छु। म युकेमा आफ्नो सामान्य पेसा गरेर पनि त्यहाँ विभिन्न सामाजिक सङ्घ संस्थाप्रति आबद्ध छु र यसै गरी विशेष गरेर मेरो भूमिका अहिले गुल्मी जिल्ला युके सङ्घको सामाजिक कार्यप्रति आबद्ध छ र म अहिले त्यसको उपाध्यक्ष पनि छु। हामीले युकेमा नै ओजेलको खबरबाट ज्ञानी परिवारको बारेमा सुन्यौँ। 18-19 वर्षसम्म पनि ज्ञानी परिवार गुल्मीको सिमलटारी मरुङमा त्यस्तो अवस्थामा बस्दाखेरि यी खबरहरू बाहिर नआएको र ओजेलको खबरबाट र अनलाइन खबरबाट हामीले यी कुराहरू थाहा पाएर ज्ञानी परिवारलाई केही सहयोग गर्नुपर्छ भन्ने भावनाले त्यहाँका समाजसेवीहरू, गुल्मी जिल्ला समाजका साथीहरू सक्रिय भएर हामीले केही सहयोग रकम सङ्कलन गर्न सफल भयौँ र म अहिले जिल्ला भ्रमणमा आएको अवसर पारेर मैले हालै यही मङ्सिर 6 गते मरुङ सिमलटारीमा एक कार्यक्रम गरी ज्ञानी परिवारको घर व्यवस्थापनको लागि 1,22,026 रुपियाँ सहयोग प्रदान गरेको छु। जसरी यतिका वर्षसम्म एउटा लुकेको होइन एउटा परिवार त्यसरी चाहिँ बस्दा पनि व्यवस्था भइरहेको अवस्थामा तपाईँहरूले सहयोग गर्नुभयो, त्यति बेला ती ज्ञानी परिवारले कस्तो महसुस गरिन्, के भनिन्, भनाइ के थियो? जब म त्यहाँ गएर एक त मैले जब उनको वासस्थान हेरेँ म आफैमा भाव विभोर भएँ। पुलको मुखैमा त्यस्तो ठाउँमा त्यस्तो अवस्थामा सुत्न पनि नमिल्ने अवस्थामा उनी बसेको देख्दा त्यो एउटा सार्वजनिक शौचालय खुला थियो। म जब त्यहाँ गएँ सुरुमै त्यो घरमा मेरो आँखा पर्यो, मैले त्यहाँ हेरेँ ती उनी त्यहाँ थिएनन्, तर त्यो खुला थियो, बस्न सक्ने अवस्था थिएन। जब म त्यो कार्यक्रममा गएँ उनीलाई बोलाइयो अनि उनी पनि भाव विभोर भइन्, म यसरी गुल्मिल्ला समाज युकेकोबाट सहयोग गर्न तपाईँलाई सहयोग गर्नको लागि आएको छु र हामीले तपाईँलाई घर व्यवस्थापनको लागि केही रकमहरू ल्याएका छौँ भन्दा उनी भाव विभोर भइन्, उनका बच्चाहरू पनि भाव विभोर भए, उनको आँखामा आँसु आयो। यसले मलाई के अनुभव भयो भने त्यही प्रत्यक्ष गएर सहयोग गर्दाखेरि हाम्रो सहयोग सही ठाउँमा गयो, सही ठाउँमा हामीले सहयोग गरेका छौँ भन्ने भयो र यसले गर्दा चन्दादाताहरूलाई पनि आफूले दिएको रकम सही ठाउँमा सहयोग भएको भन्ने कुराहरूले गर्दा अझ सामाजिक कार्य गर्नको लागि हामीलाई प्रेरणा हौसला मिलेको छ। ओजेलका खबरले यस्ता समाचारहरू अझ जनमानसमा ल्याओस्। विदेशमा बस्ने सङ्घ संस्थाहरूले सामाजिक काम गर्न आफ्नो जन्मेको ठाउँमा काम गर्नको लागि सधैँ सदा सहायता देखाएका छन्, उदार मन देखाएका छन्। यी कुराहरू यसरी मिडियामा आयो भने हामीलाई मानवीय क्षेत्रमा काम गर्न धेरै सहयोग पुग्नेछ। जस्तो यहाँहरूले ओजेलका खबरलाई के सुझाव दिन चाहनुहुन्छ, अझ हामीले यो मानवीय उद्धारका क्षेत्रमा के गर्न पर्ने देख्नुहुन्छ? मलाई लाग्छ विशेष गरेर अन्य क्षेत्रका खबरहरू राजनीति क्षेत्रका हुन्, विकास निर्माणका क्षेत्रका खबरहरू हुन्, तिनी खबरहरू अन्य मिडियाहरूबाट आइरहेका हुन्छन्, तर यी यो जुन मानवीय क्षेत्रको कुराहरू छ, भित्र लुकेकाहरू कुराहरू छन्, यी कुराहरूलाई बढी खोज खबर गर्नुपर्ने भएको कारणले तपाईँहरूको लगनशीलता, त्यो क्षेत्रमा खोज पत्रकारिता गर्ने साथीहरूको लगनशीलता त्यसमा अझ बढी देखिन्छ र हामीले यदि त्यो मानवीय सहयोगमा को लागि खोज पत्रकारिता गर्ने साथीहरूलाई कुनै सहयोगको आवश्यकता पर्छ भने तपाईँहरूले गुल्मी जिल्ला समाज युके लगायत विदेशमा बस्ने अन्य साथीहरूसँग पनि निसङ्कोच रूपले सहयोगको लागि, यसलाई अझ व्यवस्थापन गर्नको लागि, समाचार सङ्कलनलाई अझ व्यवस्थित गर्नको लागि भौतिक सामग्रीहरू, तपाईँहरूलाई के सामग्रीहरूको अभाव छ, सहयोगको अपिल गर्न सक्नु। भर्खरै तपाईँले लिएर आउनुभयो युके समाजका अध्यक्ष अर्जुन गौतमजी र उपाध्यक्ष एवं वरिष्ठ सल्लाहकार मोती भण्डारीजीले जुन एउटा उच्च गुणस्तरको ओजेलका खबरका लागि जुन मलाई हस्तान्तरण गर्नुभएको छ, यो रेकर्डरले मैले पनि त्यो मानवीय उद्धारकै क्षेत्रमा खोज खबर गर्नुपर्छ भनेर पहिलो समाचार पनि मैले रेकर्ड गरेर ल्याइरहेको अवस्था छ। विशेष गरेर जुन हौसला प्रदान गर्नुभएको छ ओजेलको खबरलाई, यसप्रति तपाईँहरू विशेष गरेर युके समाजमा बस्नुहुने, युके समाजभित्र वा अन्य छरिएर बस्नुभएका देश विदेशका नेपालीहरूप्रति हामी आभार प्रकट गर्दछौँ। धन्यवाद। हस् धन्यवाद। हस् धन्यवाद। श्रोता, अबदेखि हामी ओजेलका खबर स्टुडियोमा भन्दा बढी हिँड्दा हिँड्दै तयार पार्ने भएका छौँ। युके समाजले स्टुडियोकै जस्तो गुणस्तरीय आवाज दिने रेकर्डर ओजेलका खबरलाई उपहार पठाएपछि हिँड्दा हिँड्दै तयार पार्ने भएका हौ। त्यसको सुरुवात हामी चुनाव हुनुभन्दा अघि गुल्मीको छापाहिले गाउँका कृषकहरूको खेतीपाती स्याहार्ने चटारो र चुनावी चहल पहलको स्थलगत रिपोर्टबाट गरेका छौ। सुनौ कहाँ पर्यो भाइको घर? यही गाउँमा हो। मेरो छाप अहिले नौ साउने पानी साउने पानी हो हजुर अनि भनेपछि यसरी नै बोलाउने चलन छ यहाँ हजुर यस्तै छ ल त म यति बेला गुल्मीको छापाइले गाविस वडा नम्बर 8 सारा कटेरी साउने पानी लगायतका यी बस्तीहरूमा बस्तीहरूको नाम भन्नुहोस् त साउने पानी काउले गाउँ ढेकीबोट चपलेटी हजुर हजुर चपलेटी हजुर लेलाखोर हजुर घरली मेला लगायत गरी धेरै ठाउँहरू छन् बोमा होइन यी गाउँहरूमा म घुम्न आइरहेको छु खेतीपाती र यति बेलाको चुनावको चहलपहल कस्तो छ भनेर यस गाउँमा आइपुगेको हुँ यहाँ केही युवा साथीहरू चुनाव प्रचारमा हिँड्नु भएको छ भर्खर मात्रै मैले नेकपा एमाले निकट अनेरा सबियु जिल्ला अध्यक्ष ओमबहादुर कार्कीलाई पनि मैले भेटेको थिएँ उहाँ पनि चुनाव प्रचारमा हिँड्दै हुनुहुन्थ्यो र त्यसै गरी यहाँ काङ्ग्रेसका युवाहरू पनि चुनाव प्रचारमा हिँडेको देखिरहेको छु र ए माओवादीका युवाहरू पनि चुनाव प्रचारमा हिँडेको देखिरहेको छु उहाँहरू बाटाबाट कोदो काट्न लाउनु भएको दिदी बहिनी दाजुभाइहरूलाई है हाम्रो उम्मेद्वारलाई भोट दिनुहोस् है भनेर माग्दै हुनुहुन्थ्यो र यही माहौलसँगै कस्तो छ त यो कृषकहरूलाई चुनाव र खेतीपातीको चट्टाहरू यसबारेमा म थोरै कुराकानी गर्न गइरहेको छु र उहाँहरूले चाहनुभयो भने यस गाउँमा धेरै पहिलेदेखि कहलाएको निकै गीत गाउने ठाउँ हो यो चाहनुभयो भने मैले उहाँहरूबाट गीत गाउन लगाउने छु कोदोबारी छ यहाँ झन्डै 25 जनाको संख्यामा कोदो काट्दै हुनुहुन्छ यहाँ म एकजना दिदीलाई सोध्दैछु तपाईँलाई चुनाव कतिको लागेको छ कोदो काट्दै चुनावी गफ गर्दै हुनुहुन्छ क्या हजुर हो अनि दिनमा कति पाइन्छ यो काम गरे बापत कि अर्म पर्म हो र यहाँ एकजना पाको उमेरका दाजु पनि हुनुहुन्छ तपाईँको नाम चाहिँ के पर्यो मेरो ज्ञान बहादुर छेत्री महतारा छेत्री ए चुनाव कतिको लागेको छ कि खेतीपाती लागेको छ कस्तो छ चुनाव पनि लागेको छ चुनावमा पनि जाने अब भएकोमा हामी यसरी प्रचार गर्न हिँडेका छैनौँ खेतीपातीको धन्दा गर्न पर्यो अब यिनी पाटो कसको तपाईँको मेरो हो कति हुन्छ तपाईँ ठुलो रहेछ नि पाटो त कति हुन्छ तपाईँको कोदो कोदो त त्यही हो तिनमुरी सत्तरी पाथी हुन्छ एउटै पाटामा यिनी दुईटामा ए तिनमुरी सत्तरी पाथी तपाईँले त यतापट्टि चलन रहेछ यो दाई लगाएर कोदो ठटाउने चलन रहेछ ठटाउँछौँ पनि दाई पनि लगाउँछौँ दुइटै काम गर्छ यो एरिया कोदो हुने एकदम प्रशस्त कोदो फल्ने ठाउँ हो एकदमै कोदो त हुन्छ यो माथि लेखाबाट लिएर औला तक लगभग यत्तिकै हुन्छ यो गाउँमा त सुन्थेँ मैले मेलापातामा निकै राम्रा राम्रा गीत गाउँछन् भन्ने सुन्थेँ लौ न एक राउन्डको गीत गाइदिनुहोस् न यो गाउँको सम्झना बरु हाम्रो यहाँ कृष्ण भाइले कलाकार पनि हुनुहुन्थ्यो एउटा राम्रो निकालिदिनुहोस् राम्रो भागामा पात भाइ साइली ओरालीको आयो मेरा माया साइली आयो कि झैलायो रे लाई यो पिउसा पनि लाग्छ भन्छन् होइन यो कोदो काट्दाखेरि पिउसाको त्यो लागेको छ तपाईँलाई कनाउनु भएको छ है कुरा त एकदम पिउसाले टोकिरहेको छ है तपाईँलाई त ल अब फर्काइदिनुहोस् न त उहाँको ल के भएको जान्नुहुन्छ त्यही भएको गाइदिनुहोस् न कुरा छैन ओजेलको खबरमा आउँछ जस्तो जानुहोस् मेरो माया जौँ छरी गाउँ भयोलाई र माया बिर्सनाइ धौ भयो रे लाई साल ल फेरि तपाईँले एउटा गाइदिनुहोस् निकै मिठो ल तपाईँको नाम नराखिदिने भाइ लोक आउनुहोस् गीत किन बुढाले गाली गर्छ डर लाग्छ कि ल एउटा तपाईँले विदेशमा रहेका बुढालाई सम्झेर एउटा गीत गाइदिनुहोस् न फेरि आयो दसैँ र तिहार तिमी कहिले आउँछौ त पिहार रोयो गाउँ बेसी अब त फर्केर आउ परदेसी कति वर्ष भयो श्रीमान विदेश जानुभएको? पाँच वर्ष भयो। फोन कतिको आउँछ? आउँछ। तपाईँ त घाँस काट्दा काट्दै रुखमा चढायो भने पनि फोन उठाउनुहुन्छ अरे? होइन, उठाउँदिन। आइरहन्छ फोन? कस्तो लाग्छ पाँच वर्षदेखि श्रीमान विदेशमा हुनुहुन्छ, उहाँलाई एकचोटि एकचोटि सम्झेर फेरि गाइदिनु। तिमी पारी मवारी कुरलानी निस्ती खोल बिचैमा उर्लानी रह्यो गाउँ बेसी अब त फर्केर होइ परदेसी। धन्यवाद तपाईँले आफ्नो विदेशमा रहेका श्रीमानलाई सम्झिनु भयो। विशेष गरेर तपाईँको यो पीडा हरेक विदेशमा जाने पुरुषहरूका श्रीमतीहरूको एउटा प्रतिनिधिमूलक पीडा हो। म यस गुल्मीको छापाईले आठ सारा कटरी भन्ने गाउँमा आइपुगेको छु र यो कोदोबारीबाट दिदी बहिनीहरूले कोदो काट्दै गाइरहेको गीत सुनाउने अवसर पाइयो। म ओजेलका खबर सञ्चालन गरेपछि पहिलो पटक यस गाउँमा आइपुगेको छु र यो चुनावको माहौलसँगै यहाँनिरको यो कृषकहरूको खेतीबारी स्याहार्ने यो खबर लिन आएको हुँ र यहाँनिर कसैले कोदो काट्दै हुनुहुन्छ भने कोही खरको भारी बोकेर हिँडिरहनु भएको छ भने कसैले धान पराल स्याहार्दै हुनुहुन्छ। यिनै बहिनीको गीत छाड्दै म यस छापाईले गाविस वार्ड नम्बर आठको सारा कटरी गाउँबाट बिदा हुन चाहन्छु। धन्यवाद। मेरो माया जौ छरी गाउँ भयो माया बिर्सनाइ धौ भयो रे लैसा